हेलो नमस्कार, तपाईँ जीवन थापा मगरको आमा हो। यो अहिले विभिन्न मिडियाहरूमा छाइरहेको छ, अहिले तपाईँको न्युजहरू आइरहेको छ, होइन त्यसलाई कसरी हेर्नु भएको छ? साँच्ची सत्य चाहिँ के हो बताइदिनुहोस् न। हामी अनलाइन टिभी नेपालबाट सत्य कुरा चाहिँ के हो भने, मेरो सत्य कुरा र मैले गर्नु नसकेको कुरा चाहिँ त्यही बच्चाको जन्म दर्ता र बुहारीको बिहा दर्ता गर्नु नसकेको कुरा चाहिँ एकदम सत्य कुरा हो, मेरो गल्ती भनेको। हजुर हजुर। अनि अरू जे चाहिँ आरोप लगाएको छ नि, त्यो खानु पाएन, सडकमा टिपेर लग्यो, जीवनले यस्तो गर्यो त्यस्तो गर्यो भनेछ नि, त्यस्तो गरेको भयो जीवनलाई पनि 28 दिनसम्म हिरासतमा राखेको हुन्छ, भरतपुर लगेन। हजुर हजुर। यो जन्म दर्ता नबनाउनुको, बिहा दर्ता र जन्म दर्ता नबनाउनुको कारण चाहिँ के हो? त्यो नबनाउनु सक्नुको कारण चाहिँ, पहिला हामी उता कञ्चनपुरमा बसेको थियो। हजुर हजुर हजुर। त्यहाँबाट ल्याएको बसाई सराई चाहिँ हामीले दर्ता गरेको थिएन कि, त्यो दर्ता नगरेको कारणले गर्दा, अनि आर्थिक कमजोरी भएको कारणले गर्दा हामी यताउति आवाजावज गर्नु नसकेर पनि त्यो कामहरू चाहिँ गर्नु सकिरहेको थिएन। हामीले पटक पटक नगरपालिकामा गएर कुरा चाहिँ राखिरहेको थिएँ, कागजहरू चाहिँ बनाउन सकिरहेको थिइनँ। मुख्य गल्ती भनेको मेरो चाहिँ कागज नबनाउनु मात्रै हो। अरू त्यो हाम्रो परिवारले बुहारीलाई त्यस्तो हेला गर्ने, त्यस्तो हामी कहिले 3 वर्ष हामीसँगै बस्यौँ, कहिले सासु बुहारी जस्तो व्यवहार गरेर कहिले बसेको थिएन। अब मैले पो झुट बोर्ला मसँगै बस्ने समाजहरू टर्नै छ, भोलि अब मिडिया आउने भने चाहिँ मिडियाको अगाडि चाहिँ सबै कुरो भन्नुपर्ने हुन्छ, त्यहाँनिर गएर सबै कुराहरू राख्नुपर्ने हुन्छ। भर अनि मलाई त्यो कुरामा चाहिँ, मैले नगरेको गल्तीमा चाहिँ मलाई एकदम दुःख लागिरहेको थियो। हजुर हजुर हजुर। अनि ऊ एकजना भाइले हिजो काठमाडौँमा थाहा पाउनुभयो, अनि पाँच मेरो नम्बर पाएर, अनि कुरा के हो भनेर सोध्नु भएको थियो, यस्तो यस्तो कुरा हो, यस्तो यस्तो हो, यस्तो निकाले भनेर, अनि बल्ल अनि मेरो नम्बर राखेर अनि न्युजमा हालिदिनु भएको, अनि बल्ल हिजोबाट मलाई यहाँ बोल्ने फुर्सद पाएको छैन, बाहिरबाट कल आएको आइआएको आइआएको आइछ। हजुर। नगरपालिकाले चाहिँ के भन्नु तपाईँहरू? नगरपालिकाले चाहिँ के भन्यो भने, हाम्रो बुहारी यस्तो फिलिपिनी हो, पहिला ठुलो नाति जन्मिनु बित्तिकै, अनि बच्चा भएको छ एउटा, बच्चाको जन्म दर्ता बनाउनु पर्यो, पहिला बाउ आमाको बिहा दर्ता नगरी जन्म दर्ता कसरी बनाउने भनेर मैले सचिवलाई कुरा राख्दाखेरि, उहाँले चाहिँ के भन्नुभयो भने, अनि कुरा राख्दाखेरि ए केही हुँदैन, बन्छ तिमीहरूको अहिले कसै सराई नै दर्ता भएको छैन, केही आपत्ति छैन, बिस्तारै बनायो नि हुन्छ, पछि बिस्तारै बिस्तारै नेपाली नै हुन्छ, नेपाली नागरिकता नेपाली भएरै बन्छ, केही हाँसिनु पर्दैन भने मैले एक दुईजना दाईहरूलाई नि सोधेको थिएँ, त्यो दाईहरूले नि त्यसै भन्नुभयो। हजुर हजुर। अनि होला नि त, अब बिस्तारी बनाउला भन्दा भन्दै बुढा बिरामी भयो, बुढा बित्नु भयो, त्यहाँबाट त्यस्तै त्यस्तै भयो, सबै कुरो दुःखै दुःखले दुःखै दुःखले च्यापेर केही गर्नु सकिरहेको थिएन, मुस्किल घरिमा मुस्किलै मुस्किल मुस्किलै मुस्किल आएर, मैले मिना खरेललाई नि भनेको, मसँग पैसा भइदिएको भए आज दुनियाँलाई जिउ जिउ गरेर मैले समाजको अगाडि त्यति साइन गर्नु पर्थेन, मेरो पैसा भइदिएको भयो, म जहाँ बसेको थिएँ त्यहीँ लगेर मेरो बुहारीलाई नागरिकता बनाउनेमा तयार थिएँ, पैसा नभएको कारणले यति दुःख पाएको भनेर मैले कुराहरू, मेरो घरको बारेमा सबै कुराहरू मिना खरेलसँग नि राखेको, झनुले यस्तो मलाई दुःख दिएर रुवायो भने। हजुर। जीवन कुलतमा लागेर आएर अनि पिट्ने, होइन परिवारलाई पिट्ने गर्थ्यो अरे, यो चाहिँ कतिको सत्य हो? त्यस्तो घुम्नु चाहिँ त्यो बाहिर फेर घुमिरहेको, त्यस्तो कुट्ने पिट्ने त्यस्तो केही गर्थेन, त्यसले त्यो खाना पकाएर राख्यो भने खाना हालेर दे भनेर धरि केही भन्थेन, त्यस्तो कसरत चाहिँ गर्थेन बुढीलाई त। मैले यहाँ नेपाल आइकन झगडा गरेको चाहिँ त्यही एकचोटि त्यो पासपोर्ट ताना तान गरेर एकचोटि झगडा भएको देखेँ। खै उसले अब इङ्ग्लिसबाट बोल्थे त्यति बेला, नेपाली कति नै बुझ्दैन थिए, उसले जान्छु भने कि अब खै के भन्ने त गर्दाखेरि त्यो पासपोर्ट चाहिँ खाना तान गरेर दुईजनाको हातबाट त्यात्थे, अनि त्यात्तेपछि उसले जीवनलाई नि गाली गरे, पासपोर्ट त्यात्नु हुँदैन भोलि लफ्सारो हुन्छ भनेर जीवनलाई गाली गर्दाखेरि, अनि अझ मैले जोलाई चाहिँ इसाराले सबै च्यापेर राखै नफाल भनेर भने, अनि एकचोटि त्यति झगडा गरेको देखेँ, अनि अहिले पछि चाहिँ यो बिचमा चाहिँ दुईचोटि जति चाहिँ उनीहरू एकचोटि मात्रै हुँदाखेरि खरबर पर्थेन, हजुर, बच्चाको बारेमा खरबर गरे, बच्चा रुइरहेको थिएँ, कपडा धोइरहेको थिएँ, अनि मैले भने तैँले नि बच्चा हेरेर नि त कपडा धोइरहेको छ भनेर मैले भने, अनि त्यहाँदेखि इङ्ग्लिसबाट उनीहरू ठाटा छुटुक परे, त्यति देखेँ, अनि पछि त्यो उल्टो भयो, पिटापिट गर्ने बेलामा चाहिँ बिहानै उठेर बुहारीले मोबाइल चलाइरहेको थिएँ अरे, अब फेसबुकमा अब त्यतिको फोटो राखेको थिएँ कि राखेको थिएँ, अब भगवानै जान्ला तिनीहरू दुईजनाको बिचमा के भयो पनि, अनि बुहारीले गएर हजुर बुहारीले गएर सुतिरहेको थिएँ अरे छोरा चाहिँ, अनि झ्याउन झ्याउन सोधिकन हिर्का अरे, मैले किन हिर्का भन्दा मलाई नसोधिकन यसरी हिर्का, मैले हिर्का भन्छ त अब ठुलो न्युबाट त्यस्तो झगडा गर्ने त्यस्तो कुट्टा मारी गर्ने त्यस्तो कहिले गर्दैन थियो त्यसले त, जीवन कुलतमा पनि लागेको थियो जहाँ रक्सीहरू कुलतमा लाग्नु, कुलतमा लागेको भए लगेर 28 दिनसम्म हिरासतमा राखेको अनि छोड्थे त, अनि कहाँ छोड्छ त नि। तपाईँले तपाईँलाई थाहा भए अनुसार तिनीहरूको कसरी भेट भयो र कसरी सम्बन्धमा पर्यो, तपाईँलाई के थाहा छ भनिदिनुहोस् न, बताइदिनुहोस् न विस्तृतमा बुहारीको उताको बारेमा। हजुर हजुर हजुर, उताको बारेमा त खासै मलाई केही थाहा छैन, अनि त्यसपछि जीवन दुबईमा हुँदा जेल परेको थियो अरे। हजुर हजुर हजुर, अनि जेल पर्ने बेला चाहिँ मैले के कारणले त्यो जेल परेको, कोहीसँग झगडा परेर हो कि के गरेर परेको छ भनेर भन्दाखेरि चाहिँ हजुर त्यो घुम्नु गएको थियो कता समुद्रतिर, हजुर हजुर, अनि त्यसरी उनीहरू दुईजना फर्केर आइरहेको थियो, लाजुवा चाहिँ अलिक जीवन जेल पछाडि पछाडि थियो, हजुर हजुर, अनि दुईजना पाकिस्तानी केटाहरूले त्यसलाई अट्याक गरेर जोलाई, हजुर हजुर, अनि दुईजना केटाहरूले अट्याक गरेपछि अनि त्यसरी हाना हान गरेपछि जीवनको हात पनि भाँच्यो हो नि त, ए हजुर हजुर, अनि हात पनि भाँचेको थियो, अनि हो त्यो कारणले त्यो केटाहरूसँग यस्तरी हान्ने बेला उसको टाउकोमा परेर छनकै हात भाँचेको थियो, उसको भात भाँच्दैछ नि, यसरी जेल परे हो भन्ने कुरा गर्थ्यो, अहिले मिडियामा चाहिँ कुलतमा खरेर त्यस्तो गरेर त्यस्तो गरेको हो भनेर आएर के अब के भन्ने भने। हजुर हेलो, हजुर हजुर भन्नुहोस् न, सुनिरहेको छु। त्यति हो मैले थाहा पाएको चाहिँ, आउँदाखेरि 1 महिनाको भिसा हानेर आएको थिएँ, अनि आउने बेलामा 6 हप्ताको चाहिँ ठुलो बाबु पेटमा रहेछ, आएको पछि तुरुन्तै बिमारी भयो क्या दयालाई, हजुर हजुर, बिमारी भयो, अनि मैले मेडिकल कलेजमा लगेर चेकअप गर्दाखेरि 1 हप्ताको बच्चा पेटमा छ भने, अनि त्यहाँ डक्टरले खाने कि राख्ने भनेर सोधे, हजुर हजुर, अनि सोधेपछि मैले भने पहिला बच्चा होस् जे भयो होस् बरु पछि नपर नफाल्ने भनेर, अनि राखेर बच्चा त्यस्तै हो, तिनीहरूले पैसा कमाएर ल्याएर मैले खाएको हुनु, तिनीहरू नेपाल आउँदा तिनीहरू दुईजनासँग जम्मा 500 रुपियाँ नेपाली मात्रै थिए, हजुर हजुर, त्यसरी कमाएर ल्याएर मैले एकैचोटि आएको हो कि बेग्ला बेग्लै, एकैचोटि आएको एउटै खोलाइ एउटै बिलियनमा आएको, हजुर हजुर हजुर, अनि अहिले आएर चाहिँ के भएको त साँच्ची भन्नुपर्दाखेरि, त्यहाँनिर घरबाट बाहिर बसे भन्ने कुरो आइरहेको छ होइन, तपाईँहरूले निकालिदिनु भयो भन्ने कुरोहरू आइरहेको छ, होइन होइन, घरबाट बाहिर बसेको नि होइन, घर छैन हाम्रो, कोठामा बस्ने हो, कोठामै बसेको हो, हजुर हजुर हजुर, त्यहाँसम्म लाने चाहिँ त्यहीकै छिमेकीले त्यहाँसम्म पुऱ्याइदिएको चाहिँ मैले थाहा पाएँ, त्यहाँ जब बुहारीलाई लिनु गयो नि त्यो एकजना मान्छे त्यहाँ उभिरहेको थियो, बाहिर निस्केर गयो, तर यस्तो गर्ने घरको मान्छे थिएन नि, योभन्दा अगाडि त स्थिति भन्दा त अहिले राम्रोसँग पालिरहेको थियो कि, राम्रै थिए ठिकै थिए, उसलाई त्यहाँसम्म चाहिँ कसरी उक्छ र त यस्तो गर त्यस्तो गर ह्यान नबस ह्यान ट्यान भनेर उक्सालाई त्यहाँसम्म लाने मान्छे चाहिँ हाम्रै यहाँ छिमेकीहरू छ, मैले चिनेको तिनजना मान्छे छ, हजुर हजुर, नाम भन्नु मिल्छ, नाम थाहा भयो त भोलि आपत परेर भन्नु पर्यो भने पनि खोज्नु पनि पर्ला, तर यति राम्रो परिवार बसी बस घरबार यति उजारले यति उजारले तिमीहरूलाई नि पाप त लाग्छ भगवान्ले पनि एक दिन हेर्ला, हामीलाई त्यस्तो दुःख दिएर हाम्रो परिवार त्यस्तो बनाएर खुसी के मिलेर नि उनीहरूलाई, दुःखमा थियो पापमा थियो पीडितमा थियो पीडामा पनि पीडा दिएर उनीहरूलाई के खुसी मिल्छ होला नि, हजुर, 3 महिनापछि 3 महिनासम्म चाहिँ जिया घरबाट कोठाबाट बाहिर बसे भन्ने हल्ला आइरहेको छ होइन, हस्तासना लगेपछि त घर आउँदैन त 4 महिना वैशाख 2 गते 3 गते गएको नि, हजुर, अहिले 21 गते उड्यो भनेपछि 3 महिना पनि बसे नि हस्तासना, हजुर, अनि त्यहाँनिरबाट तपाईँहरूले ल्याउनु खोज्नु भएन, ल्याउनु खोज्नु त पर जाओस् हामीलाई भेट्नु समेत एकान्तमा बुहारीलाई तिमी जाने हजुर हजुर नजाऊ भनेर हामीले त्यतिसम्म कुरा गर्न पाएन नि त, हामीलाई भेट्नु दिएन नि त, फेरि भन्नुहोस् त कि बुझिएन, फेरि भन्नुहोस् त के भन्नुभएको, आदर्श गिरेमा गएको हामीले बुहारीसँग तिमी नजाऊ यहीँ नेपाल बस्छ भनेर तिमी जाने कि बस्ने भनेर एकैमा त्यसरी सोध्नु समेत पाएन के त्यहाँ लगिसकेपछि, हजुर हजुर हजुर, के कारणले भेट्नु चाहिँ के कारणले नदिएको हो के कारणले दिएको हो त, नि हामी भेट्न आउँछ भन्दाखेरि भेट्नु नदिने त्यतिकै भेट्नु पाइन्छ भन्ने हजुर हजुर बल्ल बल्ल मुस्किलले भेटेर नि हामी बाहिरै बाहिर गेट बाहिर हेरेर थुप्रै मान्छेहरू थियो नि तिमी यहाँ के काम गर्छौ भनेर सोधेँ मैले अनि खाना पकाउँछ भने तिनजना मान्छे छ भनेको 30 जना छ भने हजुर हजुर अरू मान्छेहरू चाहिँ के गर्छ भनेको अरू मान्छेहरू गर्छ म खाना पकाउँछु भने दुख्नु भएछ लुटे भएछ त्यस्तो रुनु मन लाग्यो त्यहाँनिर बरबर रुएँ म एकछिन हजुर हजुर रुए अब उसँग एक्लै कुरा गर्नु पाएन त्यहाँ हेर्ने मान्छेहरू थियो तिनीहरूले सँगै उभिएर बस्दाखेरि त्यो बोल्नु दिएन सघाउनु दिएन हामीलाई राम्रोसँग भेट्नु दिएन हजुर हजुर अनि मैले मिना खरेललाई फोन गर्दाखेरि अँ जाने बेलामा भेटाइदिन्छु चिन्ता मान्नु पर्दैन जाने बेला भएको छैन सिलाइ गर्ने बेला भेटाइदिन्छु भन्थे कहिले फोनै उठाउँदैन थिए त्यस्तो गरेर हामीलाई भेट्नु दिएको थिएन मिना खरेलको धेरै पटक नाम लिनुभयो उहाँ चाहिँ को हो त्यहाँको आदर्श गिरेको मुख्य चाहिँ उयो हो त्यो आदर्श गिरेको जस्तो चलाएको थियो 25 वर्ष भयो अरे हजुर हजुर हजुर महिला अविवाहित महिला हो उसले अध्यक्ष हो कि अब ठुलो प्रमुख के हो त्यस्तो सबै ठुलो त्यो बिना त्यस काम हुँदैन उहाँलाई भन्दाखेरि चाहिँ के भन्नुभयो उहाँले के कारणले चाहिँ त्यहाँ राखेको र अब किन पठाउनु थाल्नु भएको भनेर सोद्धाखेरि के भन्नुभयो उहाँले भन्दा नि उसले मलाई भेट्नु बित्तिकै गाली गरे यहाँ गरे प्लान गरे यसो गरे उसो गरे भनेर भने भनेपछि तपाईँले एकतर्फी कुरा नसुन्नु मेरो पनि कुरा सुन्नु मैले बुहारी भनेर मसँग 3 वर्ष बसेँ मैले बुहारी भनेर आजसम्म एक जोर कपडा लाउनु धुनु लगाएको छैन बुहारी भनेर कुनै दिन यसो खाना छुटाएर खाएको छैन उसले पकाएर उसको हातले पसेर दिएपछि खान्छ भनेपछि किन खोजिनँ किन हेरिनँ भने मसँग पैसा छैन मेरो स्थिति नाजुक छ म यस्तो यस्तो तरिकाले बाँचिरहेछ मैले चाहेर पनि उसलाई खुसी दिनु सकेको छैन मैले केही गर्न सकेको छैन म के मैले त्यस्तै कुरा राखेँ सबै कुरा राखेपछि म प्रति गुनासो केही पनि गरिनँ मिनाकहरूले मेरो गुनासोहरू मेरो जिज्ञासाहरू सबै राखिसकेपछि त्यहाँबाट चाहिँ कुनै कुराले पनि मलाई केही भनेन त्यहाँदेखि चाहिँ हामी बसेको वरिपरि छिमेकी समाजतिर बुझेछ कस्तो खालको फ्यामिली हो कस्तो खालको मान्छे हो भनेर बुझेछ सबै हजुर हजुर हजुर अनि बुझिसकेपछि सबैले यस्तो राम्रो परिवारको मान्छे हो अहिले यस्तो भयो उसको बुढा बिते यस्तै स्थिति यस्तो नाजुक भयो भनेर सबै कुरा राखेछ हजुर हजुर त्यति राखेपछि त्यो कागज दर्ता गर्नेमा पनि धेरै मद्दत गरेको हो गरेकोलाई त गरेकै भन्नुपर्छ तर यहाँबाट बिताएर जन्म दर्ता हजुर हजुर हामीले त्यतिसम्म कोसिस गरेर अर्कालाई 5 जना साथी राख्नुपर्ने त्यो मान्छेहरूलाई खुट्टा मात्रै किन ढोक्छ त्यति गरेर साइन गर्न लगाएँ तर जनगर्ता नगरपालिकाबाट गएर होइन बाहिरबाट गएर कागज हो त्यति कुरा चाहिँ मैले बुझेको छैन के हो ए हजुर हजुर अनि त्यहाँनिर जीवन 3 महिनासम्म जिया हुँदाखेरि एकचोटि पनि जीवन भेट्नु गएन त्यहाँ हजुर हजुर हजुर गएँ नि एकचोटि त्यहाँ 28 दिन हिरासतमा बसेपछि 28 दिनमा छुटेर आएँ नि भोलिपल्ट भेट्नु भएको यस्तो गाली गरेर बल्ल बल्ल बल्ल बल्ल भेट्नु धेरै एकैछिन बाहिर बाहिर भेटेँ अरे हजुर हजुर तिनचोटि गएको नि हिजो जीवन भेट्नु नदिने नि त नि मै गयो 3-4 चोटि 4 चोटि त मै गयो तर भेट्नु पाएन एकचोटि मात्रै बाहिरै बाहिर हेरेर हजुर जीवन चाहिँ किन 28 दिनसम्म किन जेलमा परेको तैँले किन तैँले यस्तो कागजहरू बनाइन अर्काको छोरी ल्याएर किन यस्तो गर्यो भनेर सोधपुछ गर्नलाई लगे रहेछ लगेपछि त्यो डरले भागिदिए के त्यहाँबाट भागिदिएपछि उसलाई सजाय चाहिँ 28 दिनसम्म हिरासतमा राख्दैन है भाग्ने रहेछ यस्तो रहेछ भनेर हजुर हजुर त्यही हो वास्तविक कुरा भनेको त्यही हो गल्ती मेरो भनेको त्यही कागज बनाउनु नसकेको मात्रै हो अरू फ्यामिलीबाट किन यस्तो ल्याए किन यस्तो गर्यो भनेर कुनै दिन गुनासो थिएन मबाट दुखी थिएन एकदम खुसी परिवार थिएँ राम्रै थियो अहिले यस्तो भयो कसरी भयो के भयो मैले थाहा पाउनु अनि जीवन अहिले कहाँ छ त जीवन अहिले इन्डिया चण्डीगढ छ त्यहाँ हजुर के कारणले उता गएको हो कारण केही पनि होइन 28 गते आएर बुहारीलाई भेटे हजुर बिदा गरेर गए एकदम नर्मल माने के तनाव माने त्यो धेरै हजुर हजुर के गर्ने घर पनि न के गर्ने के गर्ने सबै इन्डिया जाने साथी भेटेँ कि त्यही बेला हजुर हजुर अनि इन्डियातिर जानुपर्छ कि अब पनि दसैँसम्म काम गर्नु भने जानु त घुम्छ नकमाने घुमेर आइज मन फ्रेस पारेर आइज अनि त्यसपछि जे जे गर्नु गरौँला भनेर मैले पठाइदिएको हजुर हजुर जीवन उता दुबईबाट आएपछि के गरिरहेको थियो त कसरी जीवनयापनहरू कसरी गरिरहेको थियो त अहिले त्यसले अहिले भर्खर चाहिँ नारायण घाट एउटा संस्थामा काम गरिरहेको थियो हजुर हजुर हजुर के काम अनि त्यही त्यहाँ काम गर्दा गर्दै चाहिँ बाहिर मान्छेहरू बाहिर हजुर हजुर बुझिन भन्नुहोस् त फेरि मान्छेहरू बाहिर पठाउँछ नि प्रोसिजर त हजुर हजुर हजुर हो त्यही हो काम गरेको थियो अहिले अनि तपाईँहरूको आय स्रोत चाहिँ के हो आय स्वरूप भनेको अहिले केही छैन बाबु भन्नुपर्दाखेरि चिया पसल रहेछ महिनाको 4,000 भाडा तिर्नुपर्छ र मलाई खानु आय स्वरूप भनेको केही छैन कहीँ लाग्दैन कमाउने कोही छैन हजुर आर्थिक स्थिति नदेखेर पनि मिना खरेलले केही गर्नु सक्दैन भनेर त्यस्तो गरे होला जस्तो लाग्छ गरिबीको फाइदा उठाए जस्तो लाग्छ हजुर अन्तमा के भन्नुहुन्छ त दर्शकहरू जसले सुनिरहनु भएको छ यस्तो आलोचना आइरहेको छ जीवनको बारेमा जीवनले अरूको छोरीलाई भन्नु चाहन्छु कि मेरो बुहारी र नाति फेरि पनि नेपाल फर्केर जस्तो मेरो पहिलाको परिवार छ त्यस्तै हुन्छ भन्न चाहन्छु हस् त धन्यवाद अनलाइन टिभी नेपाल हेरिदिनुहोस् अनलाइन टिभी नेपाललाई सब्सक्राइब गरिदिनुहोस् र पल्सालाई माया गरिदिनुहोस्